नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.mp संसारभरै केही साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकले अपराधीलाई संरक्षण दिएको बताउनु भएको छ। केही दलको कारण संसदले अपराधीलाई संरक्षण दिएको भन्दै अध्यक्ष थापाले पहिला गम्भीर मानवाधिकार उल्लङ्घनको दोषीलाई कारवाहीको नारा लगाउने दल कंग्रेस एमाले र माओवादीले दोषीलाई संरक्षण दिएको आरोप लगाउनुभयो। बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले तीन दलको कारण समयमा संविधान बन्न नसक्ने आशंका व्यक्त गर्नुभयो। तीन दल निषेधको राजनीतिमा छन्। उहाँले भन्नुभयो, कुनै पनि दललाई निषेध गर्न खोज्दा संविधान बन्दैन भन्नेमा सबै गम्भीर बन्नुपर्छ। कुनै एउटा पार्टीको एजेन्डालाई मात्र आधार बनाएर संविधान जारी हुन नसक्ने अवस्थामा त्यसको लागि सहमति र सहकार्य आवश्यक रहेको राप्रपा नेपालका अध्यक्ष थापाको भनाइ छ। तपाईँहरू त संविधान सभा नै बहिष्कार गर्ने पहिलो दल बन्नुभयो त भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष थापाले समितिका सभापति छनौटमा तीन दलले राप्रपा नेपाललाई निश्चित गर्न थालेपछि बहिष्कार गर्नु परेको बताउनुभयो। सभापतिको छनौटमा तिनै दलले सभापतिमा आआफ्नो दावी गरेको र राप्रपा नेपालले पनि दावी गरेको अवस्थामा तीन दलले निश्चित गर्न खोजेपछि संविधान सभामा सांकेतिक विरोध गरेको उहाँले बताउनुभयो। हामीले सभापतिको निर्वाचन मात्र बहिष्कार गरेका हौ। उहाँले भन्नुभयो, हामी संविधान सभाको विरोधी हैनौ। तीन दलले निश्चितको राजनीति त्याग्नुपर्छ। व्यवस्थापिका संसद अन्तर्गतको संसदीय सुनवाई विशेष समितिले न्यायाधीशका लागि सिफारिस भएका व्यक्ति उपर ओसरी आह्वान गरेको छ। न्याय परिषदद्वारा सिफारिस भएका 8 जना व्यक्तिलाई न्यायाधीश बनाउन उपयुक्त छ छैन भन्ने बारेमा प्रमाणसहित सूचना तथा ओसरीहरू दिन विशेष समितिले आग्रह गरेको हो। समितिले सूचना प्रकाशित गरी यही वैशाख 20 गतेभित्र समितिको कार्य सिंह दरबारमा आइपुग्ने गरी हुलाक फोन, इमेल वा फ्याक्स मार्फत पठाउन आग्रह गरेको छ। न्याय परिषदले वैद्यनाथ उपाध्याय, गोपाल प्रासोली, दीपक राज जोशी, गोविन्द कुमार उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चुलेन्द्र शमशेर जबरा र जगदेश शर्मा पौडेललाई न्यायाधीशका लागि सिफारिस गरेको छ। सर्वोच्च अदालतमा अहिले 8 स्थायी न्यायाधीशको पद खाली रहेको छ। सवारी दुर्घटनाको विषयलाई लिएर स्थानीयले अवरुद्ध पारेको पृथ्वी राजमार्ग खुल्न तनहुँको कोत्रेमा आज प्रहरीले अस्त्र ग्यास प्रहार गरेको छ। यसका भेटरको ठक्करबाट मोटरसाइकलमा सवार 2 जनाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले कोत्रे स्थित पृथ्वी राजमार्ग अवरुद्ध पारेका थिए। अवरुद्ध सडक सञ्चालनमा ल्याउन प्रहरीले लाठीचार्ज र अस्त्र ग्यास प्रयोग गरेको हो। दुर्घटना पश्चात यसका भेटरको नक्कली चालक देखाएको आरोप लगाउँदै मृतकका आफन्त स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध पारेका छन्। कोत्रे स्थित सिद्धेश्वरी क्रसर ओदुको G1/18-19 नम्बरको यसका भेटरले दुलेगौडा 2 कोत्रे नर्सरीमा बिहिबार साँझ G4/6343 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। यसका भेटरको ठक्करबाट मोटरसाइकलमा सवार दुलेगौडा 9 का 26 वर्षीय राजन रुचेल र 23 वर्षीय मेलन रुचेलको मृत्यु भएको थियो। इराकको राजधानी बगदादमा सिया समुदायको चुनावी र्यालीमा भएको श्रृङ्खलाबद्ध बम आक्रमणमा कम्तीमा 31 जनाको मृत्यु भएको छ। आतंककारी आक्रमणमा अन्य थुप्रै व्यक्ति घाइते भएका छन्। असाइब अहल अल हक पार्टीले हिजो निकालेको र्यालीमा उक्त आक्रमण भएको अधिकारीहरूले जनाएका छन्। आगामी बुधबार हुने संसदीय चुनाव अघि त्यस विभिन्न पार्टीले राजधानी बगदाद लगायत देशभर चुनावी र्याली गरिरहेका छन्। इस्लामिक स्टेट इन इराक एन्ड द लिबरेसन नामक उक्त आक्रमणको जिम्मा लिएको छ। असाइब अहल अल एक पार्टीलाई इरान र सिरियाली राष्ट्रपति बसर अल असदको समर्थकको रूपमा इरानमा परिभाषित गर्ने गरिएको छ। उक्त पार्टीको विरोधमा रहेको सुन्नी समूहले समय समयमा उक्त पार्टीका नेतालाई निशाना बनाउँदै आएको छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेङ्गलोर तथा कोलकाता नाइट राइडर्सले किङ्स इलेभेन पन्जाबको सामना गर्ने भएका छन्। युएको शेख जायद स्टेडियममा दिउँसो हुने पहिलो खेलमा राजस्थान रोयल्स